कंगाल घूं तो हरूं, सजाऊं केश हरूं, माए आधी बोकेरा समान देग हरूं, कंगाल लजकाती पर्दा हरू, बातास खोसी देना उठकाती हासो हरू, योधी लाइखाल संभी ना छोड़ दृष्टि हरू, I'm